सालभरि के साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। संसद बैठक अवरुद्ध नगर्न क्रिकेट माओवादीलाई उप प्रधानमन्त्री सिंहको आग्रह। रकमान्तरका विषयमा केही दलहरूले अनावश्यक विवाद झिकेको दावी। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाद्वारा राजीनामा। नयाँ अध्यक्षमा पूर्व अध्यक्ष पशुपति शमशेर राणा चयन। इजिप्टका पूर्व सेना प्रमुख अब्दुल फतह अल सिसीद्वारा इजिप्टको राष्ट्रपतिका रूपमा शपथ ग्रहण। इराकमा सरकारी सेना र अल्कायदा समर्थित सुन्नीको भिडन्तमा परि 100 जनाको मृत्यु। र सन् 2022 कतारमा आयोजना हुने विश्वकप फुटबल फेरि विवादमा फिफाका पदाधिकारीले घुस खाएको आरोप। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। उप प्रधानमन्त्री प्रकाश मान सिंहले संसद बैठक अवरुद्ध नगर्न किकृत माओवादीलाई आग्रह गर्नुभएको छ। प्रेस युनियन मोरङले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उप प्रधानमन्त्री सिंहले संसद अवरुद्ध हुँदा नयाँ बजेट प्रभावित हुने बताउनुभयो। उहाँले चालु अवस्थामा रहेका विकास निर्माणका केही आयोजना पूरा गर्न मात्रै रकमान्तर गरिएको बताउँदै रकमान्तरका विषयमा केही दलहरूले अनावश्यक विवाद झिकेको दावी गर्नुभयो। मन्त्री सिंहले उच्च स्तरीय राजनैतिक संयन्त्र गठन गर्ने विषयमा सहमति भइसकेको भए पनि नेतृत्वको टुङ्गो लाग्न बाँकी रहेको जानकारी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्री बहादुर थापाले केन्द्रीय समिति बैठकमा राजीनामा दिनुभएको छ। नयाँ अध्यक्षमा पूर्व अध्यक्ष पशुपति शमशेर राणा चयन हुनुभएको छ। पार्टीकाले चाभिलमा आज बसेको केन्द्रीय कार्य समितिको बैठकमा राप्रपा अध्यक्ष थापाले राजीनामा दिनुभएको हो। लोकेन्द्र बहादुर चन्द पक्षले 400 नेता एक एक वर्ष अध्यक्ष हुने सहमति कानूनको माग गरेपछि थापाले पदबाट निवृत्त हुने घोषणा गर्नुभएको थियो। बैठकले थापाको राजीनामा स्वीकृत गर्दै पशुपति शमशेर राणालाई अध्यक्ष चयन गरेको छ। लोकेन्द्र बहादुर चन्द्र प्रकाश चन्द्र लोहनी पक्षले भने बैठक बहिष्कार गरेका छन्। आफूलाई अध्यक्ष घोषणा गरेका छन्ले भने असारमा छुट्टी बैठक बोलाउनु भएको छ। गत वर्ष जेठ पहिलो साता भएको एकता महाधिवेशनका क्रममा 4 शीर्ष नेताहरूले एक एक वर्ष अध्यक्ष हुने सहमति भएको थियो। चन्द्र लोहनी समूहले थापा पछि लोकेन्द्र अध्यक्ष हुने मौखिक सहमति भएको दावी गर्दै आएका बेला थापाले राणालाई अध्यक्ष पद सुम्पन लाग्नु भएको हो। नेपाली कंग्रेसकी नेत्री सुजाता कोइरालाले लामो समयदेखि रिक्त रहेका विदेश स्थित नेपाली दूतावासमा राजदूत नियुक्ति तत्काल गर्नुपर्ने बताउनु भएको छ। लामो समय बितिसक्दा पनि राजदूत नियुक्ति हुन नसक्नु दुःखद पाटो भएको भन्दै चाँडोभन्दा चाँडो खाली भएका ठाउँमा राजदूत नियुक्ति गर्नुपर्नेमा कोइरालाको जोड रहेको छ। व्यवस्थापिका संसद अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति बैठकमा आज बोल्दै कोइरालाले सार्क नजिकिँदै गएको अवस्थामा चाँडो राजदूत नियुक्ति आवश्यक रहेको बताउनु भएको छ। समितिले सदस्य कोइरालाले भारत लगायत अन्य खाली भएका मुलुकमा तत्काल राजदूत नियुक्ति ढिला गरिए सार्क सम्मेलन प्रभावहीन हुने प्रस्ताउनुभयो। उहाँले सार्क सम्मेलनलाई रोकिन नदिन पनि चाँडोभन्दा चाँडो राजदूत नियुक्ति गरिनुपर्ने बताउनुभयो। भारत लगायत अन्य एसियाली मुलुकहरूमा राजदूत नियुक्ति तत्काल गर्नुपर्ने नेत्री कोइरालाको भनाइ छ। संविधान सभामा आज पनि राज्यको पुनर्संरचनाका विषयमा छलफल भइरहेको छ। संविधान सभा भवन नयाँ वाणी सुरुमा सारी बैठकमा विभिन्न दलका बाँकी सभासदहरूले आफ्नो धारणा राखिरहेका छन्। राज्यको पुनर्संरचना कसरी गर्ने भन्ने विषयमा अहिलेसम्म संविधान सभाको पूर्ण बैठकमा करिब 300 आफ्नो धारणा राखिसकेका छन्। राज्य पुनर्संरचनाका विषयमा अझै करिब 80 सभासदले बोल्न बाँकी रहेको संविधान सभा सचिवालयले जनाएको छ। संघीय समाजवादी पार्टीका पोलिट ब्युरो सदस्य मझीलाल थारू थनेत माओ पार्टी नेकपा एमालेमा